चलिए जी, रुकू के मेन पॉइंट्स लिखते हैं। चार मेन पॉइंट्स हैं। पहला पॉइंट है अकीदे तौहीद के दलाइल। तीन बातें हैं इसमें। उसने एक जान से पैदा किया, उसने इंसान का जोड़ा बनाया ताकि इसके पास सुकून हासिल करे, बच्चों की सलामती के लिए दुआएं और शुक्रगुजारी का अहद। दूसरा पॉइंट है शिर्क का रद्द। 12 पॉइंट्स हैं इसमें। अल्लाह ताला की बख्शिश में लोग दूसरों को हिस्सेदार ठहराते हैं। अल्लाह ताला के साथ जिनको शरीक ठहराया जाता है वो कुछ भी नहीं करते, पैदा किए जाते हैं, जो ना इनकी मदद कर सकते हैं ना अपनी मदद पर कादिर हैं। सीधी राह पर आने की दावत दो तो कबूल नहीं करते, ख्वा पुकारें या खामोश रहें, दोनों सूरतों में यकसा हैं। अल्लाह ताला को छोड़कर जिन्हें पुकारते हैं वो महज बंदे हैं। शरीकों से दुआएं मांगो, जवाब नहीं देंगे। क्या इनके पास पांव हैं जिनसे चलें? क्या हाथ रखते हैं कि इनसे पकड़ें? क्या इनके कान हैं जिनसे सुने? अपने शरीकों को बुलाकर मेरे खिलाफ तदबीरें करो। अल्लाह ताला मेरा हामी और नासिर है। अल्लाह ताला के सिवा तुम जिनको पुकारते हो ना वो तुम्हारी मदद कर सकते हैं ना अपनी मदद पर कादिर हैं। तीसरा पॉइंट है रब्बानी हिदायत। 10 पॉइंट्स हैं इसमें। नरमी और दरगुजर का तरीका इख्तियार करो, मारूफ की तलकीन करो, जाहिलों से ना उलझो, शैतान उकसाए तो अल्लाह की पनाह मांगो, जब कुरान पढ़ा जाए तो तवज्जो से सुनो, खामोश रहो, अपने रब को दिल ही दिल में जारी और खौफ के साथ याद करो, गफलत में मुबतला लोगों की तरह ना हो जाना, इबादत से मुंह नहीं मोड़ना, अल्लाह ताला की तस्बीह करनी है, अल्लाह ताला के आगे झुके रहना है। चौथा पॉइंट है इतराजात और जवाबात। 2 पॉइंट्स हैं इसमें। कोई निशानी क्यों ना इंतखाब कर ली? इनसे कहो मैं वही की पैरवी करता हूँ जो रब ने भेजी, बसीरत की रोशनियाँ हैं, हिदायत और रहमत है उनके लिए जो कबूल करें। पसंदीदा रवैये देखेंगे। निकाह करना, अच्छे मंसूबे बनाना, सालेह बनना, दरगुजर करना, जाहिलों से एराज करना, शैतानी वसवसों से अल्लाह की पनाह में आना, कुरान पाक पढ़ते वक्त खामोश रहना, उसको गौर से सुनना, अल्लाह ताला को आजजी से और खुफिया तरीके से पुकारना, सुबह शाम अल्लाह का जिक्र करना, इबादत से तकब्बुर न करना, अल्लाह की तस्बीह करना, اور آیتِ سجدہ پر سجدہ کرنا. ناپسندیدہ رویے دیکھیں گے. نعمت ملنے پر ناشکری کا رویہ اختیار کرنا. شرک کرنا. بے جان مورتیوں کو پکارنا. قبروں میں پڑے ہوئوں سے مدد مانگنا. بے بسوں سے مدد کی امید رکھنا. گمراہیوں میں لوگوں کو کھینچنا. غافلوں میں ہونا. عبادت سے تکبر کرنا. عمل کی یہی باتیں ہیں کہ پسندیدہ رویوں کو اپنانا ہے, ناپسندیدہ کو اپنے اندر سے نکالنا ہے, اور اپنی زندگی کو اللہ کی توحید کے رنگ میں رنگنا ہے. اپنے آپ کو چیک بھی کرنا ہے کہ کیا واقعی میں نرمی اور درگزر اختیار کرتی ہوں, اور کیا واقعی میں لوگوں کو اچھی باتوں کی نصیحت کرتی ہوں, کیا میں جاہلوں سے الجھنے سے بچتی ہوں, جب شیطان کا وسوسہ آئے تو میں اللہ کی پناہ میں آتی ہوں, اور قرآن پاک سنتے وقت کیا میری توجہ ہوتی ہے, خاموشی سے سنتی ہوں, کیا میں اللہ تعالیٰ کو چیخ پکار کر بلاتی ہوں یا عاجزی کے ساتھ. اللہ تعالیٰ ہم سب کی اصلاح فرما دے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. هو الذي خلقكم من نفس واحدة وجعل منها زوجها ليسكن إليها فلما تغشاها حملت حملا خفيفا فمرت به فلما أثقلت دعوا الله ربهما لئن آتيتنا صالحا لنكونن من الشاكرين فلما آتاهما صالحا جعلا له شركاء فيما آتاهما فتعالى الله عما يشركون أيشركون ما لا يخلق شيئا وهم يخلقون ولا يستطيعون لهم نصرا ولا أنفسهم ينصرون وإن تدعوهم إلى الهدى لا يتبعوكم سواء عليكم أدعوتموهم أم أنتم صامتون إن الذين تدعون من دون الله عباد أمثالكم فادعوهم فليستجيبوا لكم إن كنتم صادقين ألهم أرجل يمشون بها أم لهم أيدي يبطشون بها أم لهم أعين يبصرون بها أم لهم آذان يسمعون بها قل ادعوا شركاءكم ثم كيدون فلا تنظرون إن وليي الله الذي نزل الكتاب وهو يتولى الصالحين والذين تدعون من دونه لا يستطيعون نصركم ولا أنفسهم ينصرون وإن تدعوهم إلى الهدى لا يسمعوا وتراهم ينظرون إليك وهم لا يبصرون خذ العفو وأمر بالعرف وأعرض عن الجاهلين وإما ينزغنك من الشيطان نزغ فاستعذ بالله إنه سميع عليم إن الذين اتقوا إذا مسهم طائف من الشيطان تذكروا فإذا هم مبصرون وإخوانهم يمدونهم في الغي ثم لا يقصرون وإذا لم تأتهم بآية قالوا لولا اجتبيتها قل إنما أتبع ما يوحى إلي من ربي هذا بصائر من ربكم وهدى ورحمة لقوم يؤمنون وإذا قرئ القرآن فاستمعوا له وأنصتوا لعلكم ترحمون واذكر ربك في نفسك تضرعا وخيفة ودون الجهر من القول بالغدو والآصال ولا تكن من الغافلين إن الذين عند ربك لا يستكبرون عن عبادته ويسبحونه وله